Book 2 56 56 56 المشاعر الأحاسيس بھاونا بھاونا وجود رغبة اچھا ہونے اچھا ہونا لدينا الرغبة आमची इच्छा आहे आमची इच्छा आहे ليس لدينا رغبة आमची इच्छा नाही आमची इच्छा नाही الإحساس بالخوف घाबरणे घाबरणं أشعر بالخوف मला भीती वाटत आहे मला भीती वाटत आहे لا اشعر بالخوف ملا بھیتی واٹت ناہی ملا بھیتی واٹت ناہی توفر الوقت ویڑ اسنے ویڑ اسنا لديه وقت تیاچا زول ویڑ آہے تیاچا زول ویڑ آہے ليس لديه وقت تیاچا زول ویڑ ناہی त्याच्या जवळ वेळ नाही الشعور بالملل कंटाळा येणे कंटाळा येणे هي تشعر بالملل ती कंटाळली आहे ती कंटाळली आहे هي لا تشعر بالملل ती कंटाळलेली नाही ती कंटाळलेली नाही الشعور بالجوع भूक लागणे भूक लागणं هل انتم جوعى तुम्हाला भूक लागली आहे का तुम्हाला भूक लागली आहे का هل انتم غير جوعى तुम्हाला भूक लागलेली नाही का तुम्हाला भूक लागलेली नाही का الشعور بالعطش तहान लागणे तहान लागणं हम عطشا त्यांना तहान लागली आहे त्यांना तहान लागली आहे हम غير عطشا त्यांना तहान लागलेली नाही त्यांना तहान लागलेली नाही